www.attableek.com, The Reviver of Iman. مولانا ہمارے یہاں تشریف لائے तो हम लोगों ने कहा कि हजरत की क्या करनी है असल बात है, तो उन्होंने पूरा खुतबा पढ़ा मसरूर और कहा कि मैं बहुत ज्यादा बयान करने वाला नहीं हूं। हमने कहा थोड़ा बयान करिए, मैं बहुत ज्यादा बयान नहीं करूंगा, खुतबा जो भी मसरूना है उसके रियाज में मैंने पूरा खुतबा पढ़ा, पूरा खुतबा नामुन शरीफ का भी कर रहे, पूरा खुतबा मैंने इसलिए पढ़ा है कि मजबूर खुतबा है तो उसकी बरकत हासिल करने के लिए पूरा खुतबा मैंने पढ़ा। ये उन्होंने बोला कि बाकी रंग पाई और रंगाई बन पाई, अल्लाह ताला इन बुजुर्गों में तालीमात पर इशादा पर हम सबको अमल की तरफ फरमाए। इस वक्त मेरे घर में सामने दिलाल मसरूर सारे लेखों में लंबे लाल गए अशरफ का कवायद नजरिए से रखूस, इनमें 10 कवायद जिक्र किए गए हैं नुकूस के तस्वीर के लिए। हमारे दुभर नमाज सरंदा साहब तो माने के रस बना है बीसियों, इनमें 10 क्यों करके इन्होंने रखा है कि 10 कवायद हैं, अगर इन पर अमल किया जाए इनको अपने मामला बनाया जाए तो इंशाअल्लाह नफ्स का तस्किया हो जाएगा। तो मैंने बहुत मेहनत करके इसका तर्जमा किया है और फिर कुछ वाया मजीद और जाते भी जान किए हैं। बहरहाल कायदे सालसा ये है कि तिलावत कुरान है, कायदे सालसा क्या है, कुरान के पाठ की तिलावत है, क्योंकि वो सिलसिला चल रहा है तिलावत का इंदिरा उसके मुनासिब मैंने सिलसिला जिसको भी सुना। तीसरा कायदा तिलावत कुरान पाठ है जिससे रुकू का तस्किया होगा, उसमें से तिलावत का अंदाज भी है जो तस्किया और इस्लाह नफ्स का सब चश्मा कलाम पाठ ये लफ्ज कहीं सुना होगा जो तस्किया और इस्लाह नफ्स का सब चश्मा आरम नहीं दिख रहा है। तीसरा कायदा तिलावत कुरान पाठ है जो तस्किया और इस्लाह नफ्स का सब चश्मा है, मालूमा की तिलावत कलाम से तस्किया का भी होता है वो नदी पास आया भी वो सचिवाल मालूमा की रुकूस का तस्किया कुरान से भी होता है और नबी से तो होगी। अल्लाह ताला ने इशारा फरमाया लकद मन्नल्लाह, हकीकत में अल्लाह ताला ने मुसलमानों पर एहसान किया है जबकि उन्हीं के लिए से एक ऐसे पैगंबर को भेजा कि वो उन लोगों को अल्लाह ताला के आगे पकड़ने में आते हैं। नबी की नेमत किताबी नेमत, एक शेर में मुझे याद नहीं आता है, नबी भी नूर कुरान भी नूर, ठीक क्यों नबी के हो जाए आप नूर नूर ठीक नहीं याद है कुछ है नहीं, नबी भी नूर किताब कुरान भी नूर तो फिर क्यों नबी के हो जाए हम नूर नूर दोनों अल्लाह ताला हम सब लोगों को किताबुल्लाह की भी कदर की तौफीक दे है नबीउल्लाह की भी कदर है दूसरा बात नबी के हालात बारे में हकीकत में अल्लाह ताला ने मुसलमानों पर एहसान अजीम किया है जबकि उन्हीं के लिए से एक ऐसे पैगंबर को भेजा वो उन लोगों को अल्लाह ताला के आयते पर चलाते हैं, उन्हीं के लिए से इंसान ही के लिए से उर्दू चला है मोहम्मद बशरुल्लाह कर बशरी, लेकिन दोनों में फर्क है बशर बशर में भी फर्क है, मोहम्मद बशरुल्लाह कर बशरी बदल हो गई मोहम्मद ही बचन है लेकिन आम बचन की तरह नहीं, जैसे पत्थर सब पत्थर है लेकिन याकूब वाले पत्थर बराबर हो गए, नबी बचन बदल हो याकूब बदल हो गई पत्थरों में जैसे याकूब के ऐसे है वही हम बचनों में नबी से पत्थर के ऐसे है। जिस बुजुर्ग ने पहले ही पढ़ा था इतना पसंद हुआ को इनाम हुआ कि तुम्हारी भी मफर कर दिया और जैसे तुम्हारे साथ भी मफर कर दिया, محمد رسول الله المسجد بل ويعبود بل الحجر في هذا الذي كان جملة محمد رسول الله المسجد بل ويعبود بل الحجر إنها هو تمہیں ایسا ہمارے نبی کے ایسی تعلیم کیا ہے کہ تمہاری بھی مغفرت اور دل مدینہ کا بھی مغفرت ہوگی یہاں تو حضور کا معمول ہو گیا کہ ہر مدینے پڑھتے تھے محمد بشر اللہ کا بشر بل میں سب اطلاع بھی ختم ہو گیا بشر کو مانتے ہیں لیکن عام بشر میں نہیں پتھر سب پتھر لیکن سنگمرمر لگا دور برابر ہو جائیں گے اس میں بھی بہت فرق ہے سنگمرمر معمولی ہے اس سے اندازہ لگے ہوئے ملے گا ہو گیا مان لو پتھر سب ہے لیکن سب میں فرق ہے ہم لوگوں کو نبی اکرم صلی اللہ علیہ وسلم کے سفر نے بشریت کا بھی ایک عالم عطا بتا فرمایا کوئی اللہ کے لیے بڑی خوشی نہیں بہرحال وہ کہتے ہیں ایسا جب انہوں نے انہیں کے دل سے ایک ایسے پیغمبر کو بھیجا وہ ان لوگوں کو اللہ تعالیٰ کے آیتیں پڑھ کے سناتے ہیں آیتیں پڑھ کے سناتے ہیں اور کوئی چیز نہیں فرمائی باتیں نہیں ہیں بناتے نہیں سناتے ہیں لیکن نبی کا کام یہ اسے نائب نبی کا کام یہ ہونا چاہیے اور دوسری چیزوں کی نماز کو ایسا اپنے وقت کو ضائع نہیں کرنا چاہیے نبی کی خصوصیت یہ ہے کہ وہ اللہ کی آیتیں پڑھ پڑھ کے سناتے ہیں کیونکہ واقعی کو ایسی ہونا چاہیے ان کے نائبی کو ایسی ہونا چاہیے اصل نبی کا جو مطلب ہے وہ یہ ہے اور ان لوگوں کی صفائی کا کرتا ہے یہ بھی صرف سناتے نہیں بلکہ عملی طور سے جو قلوب میں رسائل ہیں کبر ہے حسد ہے بھوک ہے گنا ہے اسے صفائی بھی کرتا ہے یہ بھی سناتے ہیں اور صفائی بھی کرتے رہتے ہیں کتاب و حکم کی باتیں بتلاتے رہتے ہیں نبی کی شان یہی ہے وہ نبی باز اپنی رسول دینوں یدرو علی مایا نہیں وہ عزت کی وہ جو اللہ ہوگی کتاب اور حکمت وہ انکار کی قبر تمہاری ہوگی اللہ تعالیٰ ہم سب لوگوں کو اس مقصد کے مطابق کام کرنے کی توفیق دے رہے ہیں وذکر فإن الذکر فرق المؤمنین وذکر مومن کا آپ تذکیر کیجیے نبی کو ہو رہا ہے آپ تذکیر کا کام جاری رکھیے کوئی مالی ہے نہ مالی ہزار عدالت ہو ہزار مقدمت ہو مگر آپ کا کام تذکیر کا ہو اسے اس میں کوتاہی نہ آنی چاہیے وذکر فإن الذکر فرق المؤمنین مومنین کو ذکر کا نفع ہوگا مومنین کو تصدیق کا نفع ہوگا اس پر علامہ شاہ نے دیکھا ہے کہ بہت بڑا ہم لوگوں کے لیے ایک امتحان ہے ہر آدمی دیکھے کہ تصدیق سے اس کو فائدہ ہو رہا ہے نہیں اگر فائدہ ہو رہا ہے تو سب کی ایمان ہے اور نہیں فائدہ ہو رہا تو اپنے ایمان کے سر پر علامہ شاہ نے دیکھے وہ ذکر بہن ذکر تب اور مومنین کو نفع تھوڑا کہنا ہے مومنین کو ذکر کا نفع ہوگا اب دیکھو کہ تم کو ذکر کا تصویر کا نفع ہو رہا ہے کہ نہیں اگر ہو رہا ہے تو اللہ کا شکر ادا کر رہا ہوں کہ تمہارے دل میں ایمان ہے اور اگر نہیں ہو رہا ہے تو سمجھ لو یا ایمان ہے جو ضعیف ہے جب میرے کو لگے اپنی خیر بناؤ اللہ اور شہر علی گئے ہونا مذہب کی حضرت مولانا حضرت رحمان صاحب نے بات بتلائی کہ جس طریقے سے سوچنے والوں کے سے مطالبہ ہے یعنی مطلب کہ اہلیت پیدا کرو انہوں نے بات کہی سنانے والوں بھی چاہیے کہ اپنے جس نبی تقریر کرتا ہے اس تقریر کی نقل کرو تب تم صحیح معلوم ہو سکتے ہو جیسے سننے والے اگر قابل اعتماد نہیں ہیں تو سنانے والے بھی قابل اعتماد نہیں ہے اپنے نبی کے خلاف تقریر کرتے ہیں یعنی مولانا نے کہا معاملے میں کسی نے نہیں چاہیے بھائی اللہ تعالیٰ ہم سب لوگوں کو تقریر سے نفع कि डॉक्टरी बनाना चाहता है बनवा रहे हैं चुनाचा जिन चीजों से नज करना किया होता है उनमें सबसे अधीन चीज कुरान करीम है जो तस्किया की किताब ही है बराबाद तस्किया ही एक बात अंदर जुड़ रहा है बराबाद तस्किया की किताब है उसका मौबा और संदर्भा उसकी अर्थ है तस्किया का मौबा संदर्भा उसकी अर्थ क्या है कुरान पाक लिहाजा जो जब अपने रफ का तस्किया चाहिए जाए जो कोई चाहिए कि बदला चाहिए किताब में तलाश करें किताब होता है बहुत बड़ी दौलत हमको अल्लाह ने दिया है चावल अल्लाह सब कह रहे हैं कि हम कमजोरी उम्मत पर सबसे बड़ी नेमत यह है कि अल्लाह अल्लाह फिलहाल को हमको मत तक पहुंचाया है ऐसा सिलसिला रहा है जिससे कुरान आ गया है खत्म हो जाएगा कैसे आ रहा है हाल इबन अब्बास जबर अल्लाह कुरान इबन अब्बास ने हजरत इबन अब्बास फरमाया कि अल्लाह ताला ने जमानत दी है उन शख्स के लिए जो कुरान का इतबा करता है कि ला यज़ीदु फ़ी दुनिया बनाए शायद दुनिया में गरीब दुनिया में बुरा होगा और शक्ति होगा कुरान से कुरान से शादी कर रहे हैं जिसको अल्लाह ने कुरान दिया उनको जवाब से दूर रखेगा और पूरे हक से दूर रखेगा ये कुरान कभी इतना कुरान समझिए इस आज से इतना ना बिना चारों बात निकल रहा है कर रहे हैं कि वो अल्लाह की बात काली के पास जमीन अंदाज में कबाल कुरान अल्लाह के जिले में दुनिया बड़ा जश्न में डाल रहा है उस पर रहा गया है हमारी कबा हो रहा है बड़ा यजिल हो रहा है हाई पर कहते हैं जो जब हिदायत का इतना हमारी हिदायत का इस्तेमाल करेगा वो गुमराह भी नहीं होगा और क्षति नहीं होगा गुमराह भी नहीं होगा और क्षति भी नहीं होगा दुनिया भी बनी आखिर भी बनी सिलसिला बचे हजरत मेरे अब्बास का इशारा है कि कर्तव्य कुरान और कर्तव्य कुरान के लिए अल्लाह ताला ने जमानत दी है कि वो गुमराह नहीं होगा कुरान का पढ़ने वाला गुमराह नहीं होगा इंशाअल्लाह हमारे एक ड्यूटी साहब रहते थे हम नमाज शाह अब्दुल्ला जाते हैं तिलावत करते थे ड्यूटी से लेकिन तिलावत करते रहते थे कहते थे जो बच्चा कुरान पढ़ेगा बचपन में कभी गुमराह नहीं हुआ मैं उसे कहते थे नई बाली ने पूछा यकीन से वो कहते थे तिलावत करते ही रहते थे कहते जो बच्चा कुरान पाक को बचपन में पढ़ेगा वो गुमराह नहीं हो सकता अल्लाह ताला ने जमानत दी है कि वो दुनिया में गुमराह न हो और आखिर में शकावत से बदकसी शकावत नहीं आएगी बदबकी नहीं आएगी वो लगा सहारो लेकिन अल्लाह ताला का शुक्र है कि आप हजरात में हैं छोटे से बच्चे हामिद कुरान हैं सब हामिद कुरान हैं और वह भी वहाँ ऐसा हो कि हमारा बच्चा हामिद होना चाहिए वो खुद खुद खुद आते हैं बोले हमारा लड़का आपकी कुरान हो गया अल्लाह ताला ने आप हजरात से कुरान के खिदमत ली और ले रहे हैं अल्लाह ताला अपना फर्ज करना होता है कोमल इतबा हो जाए बड़ा यजीद लोग भी याद कुरान रही कोमल इतबा हो जाए बड़ा यजीद लोग बड़ा इतबा तो जो चल मेरी शराब का इतबा करेगा तो वो न गुमराह होगा न शब्द गुजर होगा माराई में कर दे रहे सो जो चल मेरी शराब का इतबा करेगा तो वो न गुमराह होगा और न शक्ति होगा शक्ति मेरी बर्बत नहीं होगा वहां तो शहादत देने के लिए आया है बदबस्ती से निकालने के लिए आया है जुल्मत से दूर गिरफ्तार करने के लिए आया है मोमिनी को अल्लाह ताला ने कुफ्र से के जुल्मत से निकाल कर ईमान के रोटी में लाया खड़ा कर दिया अल्लाह ने कुफ्र जुल्मत है जिहादत जुल्मत है कई लोग हिदायत है इस नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम बराबर हिदायत की तरह अल्लाह मिनी असर को होगा वो तो वाला भाई Allah Taala ya ilham ya ibadat kerjaan mohon kepada kamu syifaun di mabit tuzul kudamu marah dari kamu. Ayo logo, tuhari pas, tuhari tak kita percaya ini tidak ini adalah sihatnya, kahiyat adalah sihatnya, mufid adalah sihatnya. Nasihat yang ini kan, kalau ini boleh baca mana nasihat itu, pura pura nasihat mohon dasar. Jangan sampai anda mau perang dengan dekat. Isteri pada dia boleh baca itu sahaja. Jangan pura itu mohon dasar dia. Tukaran itu baik dia tukaran yang sah. Berapa pura dia? Abi mereka ada hal yang masih boleh lagi. Cekok itu berapa? Ini bahasa orang bahasa kami sudah ini sah. Mereka bahasa orang bahasa Quran boleh kata sah. Isteri pada dia boleh baca. Usaha baca macam ni, bahu bila macam usaha sama. Isteri pada itu yang lain deh. Khasan baca. Dan semua orang pas, zaman ada ini, zaman macam zaman boleh dia, semua zaman ini yang kerja. Quran sebagai boleh baca ini. Allah Taala. Quran ini modal sih. Hampir dapat baca. Isi pada asal sih, kami punya dikah. Usaha dapat bawa itu Quran dia. कई और नहीं मोबाइल कुरान कुरान की नसीहतें जो हैं उसका नाम मोबाइल के शाम से बार अल्लाह ताला हम सबको कहने काले इब्नु कईम फरमाते हैं कुरान हो शफाउ काम में जमी अरवा ये कल्बिया व बदनिया व अदाए दुनिया व उखरविया कलीम इब्न कईम लिख रहे हैं कोई सूफी भी नहीं लिख रहा है इब्न कईम लिख रहे हैं یعنی اُدھر بات اللہ نے انہیں کئی فرما دیا کہ قرآن کو شفائے کام ہے شفائے کام ہے تمام بیماریوں سے خواہ بیماری قلبی ہو یا بدنی ہو یا دنیا کی ہو یا آخرت کی سب کے لیے شفا قرآن ہے قرآن کی اہمیت اور عظمت اس کا پڑھا جاتا ہے عبرت ہے قال ابن القيم القرآن والشفاء الطاب من جميع الأدواء القلبية والبدنية وأدواء الدنيا والآخرة دنيا في آخر الدنيا بما فيها شفاء الشفاء القرآن الله تعالى أعطاكم اس سے دفعہ حاصل کرنے کی تو حکمت پر پڑتا ہے ہمارے گھر میں قرآن موجود ہے اللہ تعالیٰ ہم سب کو قرآن پاک سے ہمارے اتحاد یہاں بے مضبوط بقول ہمارے اندر کی مضبوط جب کوئی بچھو کسی کو مارتا ہے کاٹتا ہے تو اسی پر کاٹ دیتے ہیں لوگ آتے تھے ہم خود دیکھا آتے تھے بالکل مضبوط تھی جو والے کیا خوب دے کے ٹھیک بنا کرتا تھا لیکن وہ یہ کہتی تھی مولوی لوگ کو خطاب کر دے کہ ہمارے پاس جو آ رہے ہیں یہ مولوی لوگ کیا کرنا ہے یہ بھی کہ وہ مضبوط کر دی حضرت نے عمرہ بہت پسند تھا کیونکہ وہ بھی اسی دن بات کہتے رہتے تھے مولوی لوگ تو وہ تو اسے کہا کہ ہمارے پاس کیا آتے ہو یہ مولوی لوگ گاڑی بھر رہا ہے اس کو اسے کبھی گھما دے حضرت ہمارے سے گاڑی پہ کر دو گاڑی ہے تبھی مجھے کر پائیں گے لوگ اسے توجہ دلایا سورہ فاتحہ کی طرف بعد بار سورہ فاتحہ اول ہے مارکیٹ یہ شفا حضرت میں یاد کر ہوتا تھا بہت شدید ہم لوگ کو کافی دیر تک پڑھتے خوب اتنے پا گیا پڑھنے کے تک ہم لوگ پڑھتے دل سے پڑھنا دل سے پڑھنا دل سے پڑھنا یقین تھا کو کہ دل سے پڑھنے سب ہو جائے دوا ہر سے لوگ ہمارے مجھے سکا تو داؤ مرداد بھی صدقہ مت بہو ہمارے بلا بھی دعا ہر سے مبل اپنے اموال کے پاس کرو بتا دے کر کے اموال ہر سے اموال کو بھی سکا وہ داؤ مرداد بھی صدقہ اور صدقہ دے کر کے اپنے امراض کا علاج کیا کرو اور اموال کے بلا کو دور کرو دعا کرو یہ حدیث कि तुम्हारा जो पाप है वह ना ध्यान पे है कल्याण के लिए बड़ी यही अधिक बड़ी महाराज बड़े तुमने कहा युवा के लिए बुद्धे रंग से पढ़ाया तो यही है तो हर से तुम अपार बुद्धि सका अमवाल की जकात को अपने अमवाल की अमवाल को जकात दे देंगे। हमारे यहाँ तो वाक्य बहुत मशहूर है चौक सब नहीं है हम एक दुकान है हमको आप बहुत बड़ी दुकान है हम सही चार हो गई सब 46-47 का जब फसाद हुआ यहाँ तमाम दुकान चला दी गई वाक्य अजीब हो गई वाक्य हमारा अजीब हो गई हमारा बहुत बड़ी दुकान अभी है हम सही चल रहे लेकिन जो उनके वाले बराबर थे सब दुकानें जट रही थी और वो खड़े थे अपने अपने सामान ही नहीं हटा रहे थे जबकि आपके बिल्कुल मुतसिल किया था एक बर्गर हो गया ये नहीं तभी वो नहीं बढ़े क्या मैंने मार्केट जगह की है इंजन ने जगह मार करते करते सब बाधा कर दिया वो अंत में बस बहुत मजबूर बात है दुकानें सब चल गई दुकानें यहाँ तक यहाँ तक आ गई जबकि दिया चाहे या गबे यहाँ तक भी देते ये मकबूल है हर से तो अमवाल होंगे जकात अपने अमवाल के बात करो जकात नहीं करते मजदाओं पर लाखों के सरकार और सरकार से करके अपने बीमारियों का इलाज करो हर से बदन की हिफाजत सरकार से असत को असत करो दुख हो गर्व इतना यकीन था कि जब हमारे लड़के बीमार होते थे अगर के नवाजे थे हमारे लड़के उम्र ये बीमार है बाबू है सही बीमार है इज्जत से कह दो सबका करो अमल ही एक बात है हजरत प्रधान इज्जत कह लो सबका करो अल्लाह का शुक्र है ठीक रहते हैं दवा दावा महदी पर मरो नहीं दावा पर लाखों की सत्ता सत्ता देखो के इलाज करो वक्त हो हम आगे बता दी दवा हर दवा के जरिए से बलाओं के अमवान मौत ही आती हूँ कोई दूर करता आज इसकी जरूरत है कि नहीं इसको अमल में लाना चाहिए चुना था हमारे अंदर बहुत ही भरपूर बयान करते थे कि एक बहुत बड़े अमीर थे जब वो बीमार पड़ते थे तो बड़े बड़े हकीम को बुलाते थे हकीम को बुलाते थे कहते हकीम साहब देखिए देखते थे कहा कितना नुस्खा नाना बदले दीजिए नुस्खा कितना था नाना बदले दीजिए अरे एक दफा नहीं सुना लेकिन ये मतलब सुन कम याद है हकीम साहब जितना उनका नुस्खा जितना मारा नुस्खा लिखी लिखते थे नुस्खा दे दिया और अंदा खाने मेरी दवा खाने भेजते थे जहाँ देखो ये कितने का है सौ कितना भी रहता हूँ दवा नहीं मंगाते थे 100 रुपया सबका कर देते थे बस न दवा नहीं जाता हकीम को बुलाया नुस्खा लिखवाया पानी पिया कि कितने की ये दवा है ऐसे अमीर हुआ करते थे जिन पर अल्लाह के आयात पर हदीसों पर इल्ज़ाम आता है दावों पर लागू के सबका संस्कार के जरिए से अपने अमराज का इलाज करो जो बहुत ये वाकई में बहुत ध्यान करते थे कि एक अमीर थे वो बुलाते थे अच्छे से अच्छे अमीर को नुस्खा दीजिए जितना अच्छा होने के लिए लिखते थे फिर दवाखाने भेज देते कि ये नुस्खा कितने का है बात बात जितना भी सब लोग करे और मेरा कार्य में सब कर रहा हूँ हमारा पास ये अंदर का भी मामला था हम देख जाए जब भी बीमार है मैं लड़के उसके पढ़ते थे अल्लाह का अल्लाह हम सब हमने माँ करना था भी बयान किया माता हूँ शफायता तमाम बीमारियों के लिए खा कर्मी हो या बर्मी हो दुर्योगी हो या उपयोगी हो शफायता अब कुरान हो शफा होता है ना कुरान के बारे में مطلب کہ قرآن کے اندر شفا بالوں کے اختلاف ہے, بالوں کہتے ہیں ہر ایک باطنی بیماری بڑی شفا ہے, اور بالوں کہتے ہیں یہ دونوں بیماری بڑی ہے. یہ میں نے ابھی جلدی دیکھا ہے جگہ ہم نے, یہ دونوں مراٹھی کی شفا ہے. یہ رمضان شریف ہے, اللہ تعالیٰ ہم سب لوگوں کو قرآن پاک ہے ایسا تعلق ادا فرمائے اور ایسی عقیدت ادا فرمائے. عقیدت کی ضرورت ہے, عقیدت قرآن پاک شفا ہے, کا یقین ہو شفا ہے. یہ رمضان وغیرہ سب اسی لیے آتا ہے, یہ تذکیر بھی آتا ہے, ان باتوں کی تذکیر ایسی مضبوط ہوتی ہے. اتنا ہماری بات ہے کہ قرآن سے پہلو اس وقت ہم سبھی لوگ آئے ہیں, ضرورت تو ہے ادا کر چکے ہیں. قرآن بات خود کرتا ہے کہ ہم کو پڑھو, مطالبہ کرتا ہے کہ کیا دور کو بھی پک لوگ کرتے ہیں پڑھو, ہم کو ہم سے دیکھ نہیں پڑھا جاتا ہے قرآن. اللہ تعالیٰ ہم کو پھر آپ کے حقیقی کرنے کے لیے ہم لوگ کچھ منتخب ہوئے تھے. کب تک تم رسمی تلاوت میں رہوگے؟ مجھے یاد آتا ہے کہ خانقاہ میں تھے, ہماری شادی وہی ہوئی پر ہم کھڑے تھے آدر کا اور اوپر جانے لگے. یہ کہا کہ کب تک تم لوگ ذکر کے ساتھ میں رہو گے, ذکر کلبی میں کب آؤ گے؟ جو کہ ہم لوگ بالکل ابھی پوچھے یہ ہے ذکر کلبی, قلب کو جانے بناؤ. اللہ تعالیٰ ہم سب کو اس کی طرف بس کروں گی اصل کو مجھ کو یاد کرو گے قلب سے تمہاری پاتی ہے تمہاری سے تمہارے تمہارا ذکر کرو بس کروں گی. فرماتے ہیں علامہ نے کبھی نہیں لکھا ہے اور وہاں پہ کوئی نہیں لکھا ہے کہ ذکر کے بدلت میں اسے بڑھ کے کوئی یاد نہیں ہے. بس کروں گی اصل کو مجھ کو یاد کرو, میں سب کو یاد کروں. اس طرح پر اس سے پڑھ کر کے عنایت ہو ہی سکتی کہ اللہ ہم کو یاد کرے. اور مانتے ہیں کہ ہمارا ذکر اللہ کے دو ذکروں کے درمیان میں ہے, ایک ذکر وہ کہ اللہ نے ہم کو یاد کیا کہ ذکر کے لائق بنایا, پھر ذکر کرایا اس بات کو سوال کیا. ہمارا ذکر اللہ کے دو ذکروں کے درمیان میں ہے. جب تو اس پر ضروری اصل ہوں مشغوری بس ضروری اصل ہوں مشغوری بلا کر ہوں مشہور کیا کر مجھ کو یاد کرو میں یاد کروں گا. مشغوری اس کی بات یہ ہے کہ ذکر پر بھی شکر ادا کرو گے تو اس کو ذکر کی ادا تو کیا بس ضروری اصل ہوں مشغوری بلا کر ہوں. اللہ ہم سب لوگوں کو ذکر نساری سے آگے بڑھ کے ذکر کرنی تک پہنچا دے. اس کے بھی درجات ہیں, ایک ذکر اللہ کا ذکر ہے, اللہ یاد کرتا ہے. حدیث میں آتا ہے کبھی بندہ چپے چپے یاد کرتا ہے, میں چپے چپے یاد کرتا ہوں. اگر اس کو مجھ میں بھی یاد کرتا ہے تو مجھوں میں یاد کرتا ہوں. اور میرا مہمہ اسی میں اچھا ہوتا ہے, ہمارا گاؤں مہمہ ہے وہاں پڑھتے ہیں ہم لیا ہے. اللہ تعالیٰ اس ذکر کو اللہ کو فرمائے. حضرت پاک کا وہی فرماتے ہیں کہ ایک مرتبہ اللہ کا ہے وہ دنیا معافیہ سے بے دست ہو اور اپنے ذکر کو کبھی نہ چھوڑو, چلتے چلتے دوڑتے اس کو پورا کیا کرو. کہ اگر تم نے تمہارے آدمی نسان نے اپنا وظیفہ پورا کیا, دل نہیں شریک ہوا کوئی حد نہیں ہے. آدمی زبان ہے گہرائی زبان, اگر صرف تم نے ذکر نسانی ذکر سے کیا زبان سے کیا اور دل اس میں شریک نہیں ہوا تو زبان تو کیا لکھا بہت اچھے جی وہاں پر لسانی ذکر جب کیا تو ہماری زبان نے جو ذکر کیا جس سنگ نہیں ہوا تو اللہ تعالیٰ سے بعید ہے کہ جس قوم نے ذکر کیا اس کو کچھ ضرور نہ دے. और ये भी डिपेंड है कि एक आध लोग जन्नत में भेजिए और दो से आधा को वहां से न्याय बढ़ा दिए भी हो सकता है। इसी को बीमारी लगी होगी ऐसी बात हो बैठो गई ये बैठो जाए कैसे बहुत अगर उसमें के साथ जीवनता की जाए राजा वजीफा करके उसने दिल नहीं लिया हो जाए लेकिन जब अल्लाह ताला इस अर्थ को जन्नत में भेजेंगे क्या तुझे पहले डाल ये जानवर भी तुझे बदलते हैं बहुत मुतासर किया अपने बाप बीमारी लगी अरे अच्छे रंग में भेज कर रह दिए फिर तो आई गई 40 दिन तक रहे जाके खत्म हो गए ये मजबूर यही था अल्लाह ताला हम सब लोगों को अपने जिक्र की चौकी दे बड़ा जिक्र तो आया अंदर अल्लाह का जिक्र बहुत बड़ा है हदीस में आता है कि दुनिया में जाकिरी ऐसी चमकते हैं आसमान वालों के लिए जैसे हमारे के सितारे चमकते हैं जमीन वाले के सितारे को चमकता है हम जो दिल शरीक नहीं हुआ वो जाने जबान ने अपना काम किया तो उसमें इंसान ने अपना वजीफा अदा किया जिसको अल्लाह मालूम दे रखेगा जब इसको नहीं मालूम रखेगा ये नहीं हो सकता कि इसको जन्नत में भेजिए और दूसरे आधा भी जाना है जानने में भेजिए नहीं हो सकता उसमें इंसान जब जन्नत में जाएगा तो क्या दूसरे आधा महाजन ढांचे इबादत किए हैं जब ये उसमें इंसान जब जन्नत में जाएगा ये कैसे हो सकता है कि दूसरे अल्लाह भाई ना होना ध्यान से लाए गए इस दिना को अल्लाह ताला हम सब लोगों को जाहिर वाली कामा की तरफ करना होता है और जब तक न हो रस्मी करते रहो अगर भाई आप बता रहे हैं कि हम पहले बयान रहे हैं उसके बाद हम एक आदत में आ रहे हैं नहीं आदत में आ रहे हैं पहले हम रिया में रहे उसके बाद हम आदत में आए उसके बाद एक आदत में आए इस बात से जो दाही तौर से जो हो रहा है वो तो छोड़ रहे मालूम वही करते हैं यही कच्चा कच्चा सबको जाते हैं जिक्र कभी में ले जाता ये जिक्र दाही कच्चा कच्चा सबको जिक्र कभी में ले जाएगा अल्लाह ताला से ये स्वरूप है स्वरूप है और इससे पढ़ने के कोई मौका नहीं कि इसको हमें जारी रहे कभी कभी हमारे वाजी पढ़ते रहते थे सुनाती के बजाय नाम कहा जो जिक्र कर रहे होता नहीं गांधी को अब जाहिर बात है हम ना करते थे सुनाना था कब यही जाता कोई छोड़ो नहीं जिक्र के बरकात से मालूम हो जाओगे तिलावत के बरकात मिलेंगे उसके उसके बरकात और हैं और जिक्रुल्लाह के बरकात और हैं इसमें से कुछ इन बरकत की वजह से जिक्र निशानी या कलमी जो है उसको छोड़ा नहीं जा सकता मेरे खुद मदरियन वाता रहा इस वजह से तमाम वो असकार बंद करते हैं अगर माहौल नहीं था सब कर अल्लाह का जिक्र है बड़ा पाठ की गिरावट अभी जगह पर है अब जल का पाठ है मगर मैं जैसा अल्लाह का इंतजार अल्लाह को सबसे बड़ा है अपने कलाम से भी बड़ा है उन्हीं के नाम छोड़ दिए गए अल्लाह अल्लाह जान सबको अल्लाह तला आप सबको तफरी दे अल्हम्दुलिल्लाह اللهم صل على سيدنا محمد وعلى آله وصحبه ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار اللهم ألف بين قلوبنا وأصلح ذات بيننا واهدنا سبل السلام ونجنا من الظلمات إلى النور وجنبنا من الفواحش ما ظهر منها ما بطن وبارك لنا في أسمائنا وأبصارنا وقلوبنا وأزواجنا وذرياتنا وتب علينا إنك أنت التواب الرحيم يا الله هم سبكي مغفرة فرما هم سبكي قلوب في إسلام فرما يا الله هم قل على تعالي كلامة كلام الله وذكر الله صلاة وسلام رسول الله في تمام أسكار كل جاي جاي جاي الله هم سبكي توفيق دي وعبد الله دعوانا الحمد لله رب العالمين رحمة الله أمبالله.